कति वर्ष भयो श्रीमान विदेश जानुभएको? पाँच वर्ष भयो। फोन कतिको आउँछ? तपाईँ त घाँस काट्दा काट्दै रुखमा चढ्यो भने फोन उठाउनुहुन्छ अरे? होइन, उठाउँदिन। आइरहन्छ फोन? कस्तो लाग्छ पाँच वर्षदेखि श्रीमान विदेशमा हुनुहुन्छ, उहाँलाई एकचोटि एकचोटि सम्झेर फेरि गाइदिनु। तिमी पारी मवारी कुरलानी निस्ती खोल बिचैमा उर्लानी रह्यो गाउँ बेसी अब त फर्केर होइ परदेसी मेरो माया जौँ छरी गाउँ भयोलाई र माया बिर्सनाइ धौ भयो रे सल मेरो माया जौँ छरी गाउँ भयोलाई र माया बिर्सनाइ धौ भयो रे सल गाउँ भयोलाई र माया बिर्सनाइ धौ भयो रे फेरी आयो दसैँ र तिहार तिमी कहिले आउँछौ त पिहार रोयो गाउँ बेसी अब त फर्केर होइ परदेश।